नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। व्यवस्थापिका संसदको अवरोध हटाउन मुख्य तीन दलबीच आज छलफल हुँदैछ। बेलुकी 5 बजे बोलाइएको संसद बैठक अघि नै छलफल हुने एकीकृत नेकपा माओवादीका मुख्य सचेतक गिरिराज मणि पोखरेलले जानकारी दिनुभएको छ। आजको छलफलले सहमति गर्ने र संसद खुलाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। लगातार संसद बैठक अवरुद्ध भइरहँदा नागरिकमा असन्तुष्टि बढेको भन्दै सभामुख सुभाष चन्द्र नेग्माङले छिटो सहमति गर्न आह्वान गर्दै आउनु भएको छ। प्रधानमन्त्री सहित मुख्य दलका शीर्ष नेताहरूले पनि सहमतिमा जोड दिँदै आएका छन्। तर एकीकृत माओवादीले उठाएको मागमा दलहरूबीच एकमत हुन सकेको छैन। एकीकृत नेकपा माओवादीले 4 बुँदे सहमति अनुसार उच्चस्तरीय राजनीतिक सहमति गठन गर्नुपर्ने र त्यसको नेतृत्व आफूले पाउनुपर्ने माग पनि गर्दै आएको छ। तर नेपाली कङ्ग्रेस र नेकपा एमाले एकीकृत माओवादीलाई समितिको नेतृत्व दिन नहुने अडानमा रहेका छन्। बजेट रकम अन्तर संविधान सभा चुनावमा भएको भनिएको धाँधलीबारे छानबिन समिति गठन गर्न भने यसअघि नै सहमति भइसकेको नेताहरूको भनाइ छ। तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दैछ। अबको केही बेरमा शुरू हुने बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरूको निर्क्यौल सम्बन्धी प्रतिवेदन 2071 र असहमतिको विषयहरूको निर्क्यौल सम्बन्धी प्रतिवेदन 2071को बारेमा सभासदहरूले आआफ्नो धारणा राख्नेछन्। राज्य पुनर्संरचना बारेको छलफल सकिएपछि संविधान सभामा हिजोदेखि मौलिक हकको बारेमा छलफल शुरू भएको छ। मौलिक हकका हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गर्न, आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्न, प्रजनन अधिकार दिन, ज्येष्ठ नागरिकलाई सुरक्षा दिनुपर्नेमा समेत जोड दिएका छन्। पूर्वी चितवनको रत्नगर सात निपनीमा गैराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाट हेटौँडा नगरपालिका 3 चौकी टोलका 30 वर्षीय मुकेश सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ। काठमाडौँबाट गौरका लागि छुटेको NA5X527 नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको NA15P4847 नम्बरको मोटरसाइकललाई राति 1:30 बजेतिर ठक्कर दिएको हो। सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी प्रमुख नायब उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिनुभएको छ। ठक्कर दिने बस र चालक भने नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको नयाँ जहाजले आउँदो असार 15 गते भित्रै व्यावसायिक उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार दर्ता भएपछि अब आवश्यक अरू प्रक्रिया पूरा गरेर उडान सुरु गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता रामहरि शर्माका अनुसार ढिलोमा असार 15 गते उडान सुरु गर्ने तयारी भएको छ। गएको वैशाख 14 गते काठमाडौँ आइपुगेको 56 सिट क्षमताको यो जहाजले जेठ 1 गतेदेखि नै व्यावसायिक उडान गर्ने तयारी भएको थियो। तर उडानको लागि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा ढिलाइ भएको जनाएको छ। निगमले थप 5 वटा जहाज नयाँ ल्याउने पनि तयारी गरेको छ। थप 1 अनुदानमा र 4 वटा खरिद गरेर ल्याउन लागि प्राधिकरणले जनाएको छ। चिनकै अनुदानमा अर्को जहाज अबको 3 हप्ताभित्र आइसक्ने पनि शर्माले बताउनु भयो। खरिद गरेर ल्याउने थप 4 वटा जहाज चाहिँ कार्तिकभित्रमा आइसक्ने तयारी गरिएको छ। पूर्वी चितवनको पर्यटकीय स्थल कङ्काली माईको मन्दिर पुग्ने 4 किलोमिटर गोरेटो बाटोलाई सुधार गरिएको छ। मन्दिरमा पुग्ने भक्तजनहरू र पर्यटकको सहजताका लागि सो बाटो व्यवस्थित बनाइएको हो। स्थानीय नवप्रभात विकास केन्द्र चैनपुरको आयोजना र जिल्ला विकास समिति चितवनको पर्यटन प्रवर्धन शाखाको आर्थिक सहयोगमा बाटोको सुधार कार्य गरिएको हो। बाटो पुनर्निर्माण गर्न 300 बढी स्थानीय बासिन्दाहरूले श्रमदान समेत गरेको केन्द्रका अध्यक्ष दिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ। बाटो निर्माणका लागि जीविस चितवनले 1 लाख रुपियाँ रकम उपलब्ध आएको छ। अब बाटो निर्माणपछि मन्दिरको प्रवर्धन गर्न खैरहनी नगरपालिकाले सबै थप चासो दिने स्थानीयवासीको विश्वास छ। केन्द्रले सो क्षेत्र भविष्यमा मौलाकालिका जस्तै प्रख्यात हुने दावी गरेका छन्। दक्षिणी सुडानमा सरकार र विद्रोही बीच युद्ध विराम सम्झौतामा सहमति भएको छ। दुवै पक्ष 60 दिनभित्र संक्रमणकालीन सरकार गठनमा पनि सहमत भएका छन्। इथियोपियाको आदिस अबाबमा विकासका लागि अन्तर्राष्ट्रिय प्राधिकरण आइजिएडीको सम्मेलनका क्रममा दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मारस बीच यस्तो सहमति भएको हो। सुडानको द्वन्द्व अन्त्यमा